आगे देखते हैं आयत नंबर 240 को. वल्लज़ीन युतवफ़ौन मिनकुम वयज़रून अज़्वाजा, और जो लोग तुम में से फौत हो जाएं और पीछे बीवियां छोड़ दें, तो क्या है? वसीयत ली अज़्वाजिहिम मतान इलल हौली गैर इखराज, तो अपनी बीवियों के लिए एक साल तक फ़ायदा उठाने की वसीयत कर जाएं कि उन्हें निकाला ना जाए. फ़ैन खरजना, फिर अगर वो औरतें खुद ही निकल जाएं घर से, फला जुनाह अलैकुम फीमा फअलना फी अनफुसिहिन मिन मारूफ, तो फिर तुम पर कोई गुनाह नहीं इस बारे में जो अपने बारे में वो मारूफ तरीके से करें. यानी वो औरतें फिर अपने बारे में जो भी फैसला करती हैं उसकी तुम्हें गुनाह नहीं. वल्लाहु अज़ीज़ुन हकीम, और अल्लाह ताला ही गालिब और हिकमत वाला है. पहले इस आयत की शान नज़ूल रखूँगी. एक वाक़िया आता है, इसहाक बिन राहवा ने अपनी तफसीर में ये नकल किया कि एक शख्स अहले ताइफ में से मदीना मुनव्वरा चला आया और उसकी औलाद और मर्द और औरतें और माँ बाप भी थे. वो मदीना मुनव्वरा में इंतकाल कर गया. इस चीज़ की नबी सल्लम को ख़बर दी गई. आपने इसके वालदैन और औलाद को दस्तूर के मुताबिक माल दे दिया, मगर इसकी बीवी को कुछ न दिया गया. ताहम इसके वारिसों को हुक्म दिया कि इसके खामन के माल में से एक साल तक इसको नफका यानी खर्च दिया जाएगा. इस पर रियायत नाजिल हुई. लेकिन यहाँ ये याद रखिएगा कि इस वक्त रियायत मनसूख हो चुकी है. पीछे हम नासिख आयत पढ़ चुके हैं कि जिसमें बेवा की इद्दत 4 महीने और 10 दिन की थी, कि जिस सूरत में वो औरत जो है इद्दत को पूरा करेगी. आयत नंबर 234 यानी 234 नंबर की आयत, वल्लज़ीन युतवफ़ौन मिनकुम वयज़रून अज़्वाजन यतरब्बसन बि अन्फुसिहिन्न अरबअ अशहुरिन व अशरा, जो लोग फौत हो जाएं और उनके पीछे बीवियां हों तो बीवियां 4 माह और 10 दिन तक इंतज़ार करेंगी. तो वो आयत नासिख है यानी वो लेटेस्ट है, और ये जो आयत सामने है ये मनसूख आयत है, और इसके हुक्म आसान हो गया. पहले दौर में इसके उतरने से पहले जो दस्तूर था वो ये था कि मरने के बाद एक साल तक बीवी को ख़र्चा दिया जाता था बस. लेकिन इस्लाम ने बेहतरीन तरीके से वरासत के जब असूल सामने रखे तो उसमें बीवी को ना सिर्फ ये कि 1/8 और बाज़ हालात में तो 1/4 हिस्सा भी दिया, और फिर 4 माह और 10 दिन के बाद दोबारा दूसरी शादी करने की भी इजाज़त दे दी. इससे क्या पता चलता है कि दीन दिन ब दिन आसान हुआ, और हमारा दीन जो इस वक्त हमारे पास है ये बेहतरीन सूरत में है. और अल्लाह ताला ने इससे हमें ये भी सबक दे दिया कि कोई शौहर अगर मरता है तो फिर बीवी का ताल्लुक टूट नहीं जाता. बाज़ लोग लाइल्मी की वजह से ये सोचते हैं कि शौहर के मरते ही बीवी और शौहर का निकाह टूट जाता है. पहली बात है, अगर टूट जाता है तो फिर इद्दत किसकी करती है वो, फिर क्या ज़रूरत है, ख़त्म हुई. बाज़ लोग एक जुल्म करते हैं कि सारी दुनिया के लोग मैयत को देख सकते हैं लेकिन बीवी नहीं देख सकती क्योंकि इसका निकाह टूट गया, तो जो बाकी देख रही हैं वो क्या उसके निकाह में है? बात दिल को भी नहीं लगती ना, समझ भी नहीं आती. तो लिहाजा ज़रूरत है इस बात की कि अमल किया जाए बातों पे जिस तरह अल्लाह ताला ने कहा. इसी तरह इस आयत के बारे में इमाम मुजाहिद कहते हैं कि पहले आयत एक साल की थी, लोग नसीहत करके जाते थे अपनी बीवियों के बारे में कि इनको एक साल तक घर से ना निकाला जाए. हाँ, वो बीवियां खुद निकल जाएं यानी दूसरी जगह शादी कर लें या माँ बाप के घर चली जाएं तो फिर गुनाह की बात नहीं है. तो इमाम मुजाहिद कहते हैं कि अल्लाह ताला ने ऐसी बेवा के लिए 7 महीने और 20 दिन साल भर में से वसीयत करार दी. अगर वो चाहे तो शौहर की वसीयत के मुताबिक वहीं ठहरी रहे, और अगर 4 महीने पूरे 10 दिन पूरे करके वहाँ से चली जाए तो गैर अखराज वाली कैफियत है तो कोई गुनाह नहीं. लेकिन सारी बात का खुलासा यही है कि अब 4 महीने 10 दिन तो हैं, लेकिन अगर कोई ज़्यादा वक्त रहता है और उसके बाद यानी शादी नहीं होती, तो अगर वो अपने ससुराल ही के साथ मामला रखते हुए रखता है तो ये फिर हालात डिपेंड करता है कि कैसे मामले हैं और किस तरीके का मामला है. सही बुखारी की एक रिवायत है अता से, कहते हैं कि इसके बाद मीरास का हुक्म नाजिल हुआ. इससे पहले मीरास की आयतें नहीं थी, तो फिर उसने मकान के हुक्म को मनसूख कर दिया. पस वो औरत जहाँ चाहे इद्दत गुजार सकती है, और इसके लिए शौहर की तरफ से मकान का इंतज़ाम नहीं होगा. जीने के साथ साथ साथ मरने की भी बातें हैं। अब देखिए, इस कुरान ने हमें हर तरह से एक अजीब सा मामला बता दिया ना, कि कितना अच्छा एक तसव्वुर ज़हन में आता है कि लोग अपनी ज़िंदगियों को पुरसुकून कर लें अगर उनकी ज़िंदगी में अल्लाह के अहकाम आ जाएं। और अब देखिए कि रुकू के खात्मे पे फिर एक दफ़ा तल्लाक वाली औरतों की बात है। वलिल मुतल्लकाति मताउम बिल मारूफ हक्कन अलल मुत्तकीन। और तल्लाक याफ्ता औरतों को मारूफ तरीके से देना दिलाना होगा, ये अल्लाह से डरने वालों के लिए लाजिम है। ऐसे लग रहा है कि यहाँ टॉपिक क्लोज किया जा रहा है। ये बिल्कुल आखिरी आयत है तल्लाक के टॉपिक की। क्या तल्लाक वालियों को मारूफ तरीके से दो। ऐसे लगता है कि जैसे जहन साजी करते करते और से और और से और तसलियाँ दी जा रही हैं कि देखो अभी भी सोच लो, कहीं कमी तो नहीं, कहीं कुछ आपने करना था और वो नहीं किया हो। इस बारे में भी आता है इब्ने जरीर और इब्ने जैद से कि जिस वक्त आयते करीमा व मत्तेउहुन्न अलल मोसी कदरुहु अलल मुक्तिरी कदरुहु नाजिल हुई, तो इस पर एक शख्स कहने लगा कि इसने भलाई की तो मैं भी ऐसा करूँगा, और अगर वो भलाई देखने वाली में ना हुई तो मैं ये सलूक नहीं करूँगा। यानी अगर बीवी अच्छी रहेगी तो मैं ऐसा करूँगा वरना नहीं। तो इस पर रियायत नाजिल हुई कि वलिल मुतल्लकाति मताउम बिल मारूफ, के सब तलाक याफ्ता औरतों के लिए कुछ ना कुछ फ़ायदा पहुँचाना है। यानी तलखियाँ कितनी ही क्यों ना बढ़ चुकी हों, इसके बावजूद फ़ायदा उनको देना है ताकि वो औरत अपने आप को एक महफूज शहरी समझते हुए बेहतरीन तरीके से इन मामलों को सामने रख सके। ऐसा लगता है ना कि जैसे इस्लाम औरतों की हिमायत करता हुआ दिखता है। आप महसूस करते होंगे पढ़ते हुए, मैं भी सोचती हूँ ये चीज़ कभी, कि मर्दों की बातें कम हैं, वो अमूमी बातें हैं, लेकिन औरतों के नाम लेके और एक एक मुख्तलिफ उनके हुलिये और एक एक तरीके को सामने लाते हुए अल्लाह सुबहाना ताला हमारे सामने इस बात को रखते हैं कि देखो इनके हक हैं, इनकी बात करना, देखो इनके बारे में तुम्हें ज़रूर पता होना चाहिए। मताउम बिल मारूफ, अच्छे तरीके से कुछ दे दिला के रुख्सत करो, क्योंकि तुमने अल्लाह के नाम पर इनको हलाल किया था। हक्कन अलल मुत्तकीन, देखो मर्दो ये तुम्हें जेब नहीं देता कि तुम अपनी औरतों पे जुल्म और ज्यादती करो। तकवा का जिक्र क्यों किया, ताकि औरतों के हकूक की अदायगी में लोग अल्लाह से डरें, ये ना सोचें कि बस हम जो करें वो हमारी मर्जी है और किसी को कुछ कहने की ज़रूरत नहीं। और फरमाया कज़ालिक युबय्यिनुल्लाहु लकुम आयातिही लअल्लकुम ताकिलून, इसी तरह अल्लाह ताला अपनी आयात तुम्हारे लिए खोल कर बयान करता है ताकि तुम समझो। और हम क्या कहते हैं, बस चूम लो। समझने की ज़रूरत तो कम ही लोगों को पड़ती है ना। कितने लोग हैं जो किताब को समझना चाहें या इस पे गौर और तदब्बुर करना चाहें। लोग तो यही सोच के खुश हो जाते हैं कि बस हम काफ़ी तज़ीम करते हैं अपनी किताब की और इसको पढ़ते हैं। तो अल्लाह ताला ने यहाँ अपनी आयात को पेश करके कहा कि अब तुम समझो, तुम बूझो। यानी अल्लाह ताला ने किस तरह ख़ानदानी ज़िंदगी के अख्ताम पर पैदा होने वाली उलझनों को वाज़े किया, ये गौर करो। जब औरत बेवा हो जाए, इसके हकूक़ को वाज़े किया। जब औरत को तलाक देकर अलहदा कर दिया जाए तो कैसे उसकी दिलजोई करनी है, ये सीखा हमने इन आयतों पर गौर करके। फिर अल्लाह ताला ने अपने अहकाम को वाज़े करके हकूक़ भी दिलाए, तलखियाँ ख़त्म की, आसान अंदाज में नई ज़िंदगी शुरू करने के रास्ते हमवार किए। क्या अक़ल वालों के लिए मुआशरती ज़िंदगी के बेहतरीन अहकाम निशानी नहीं है? किस बात की निशानी कि ये किसी इंसान का कलाम नहीं, ये रब का कलाम है जो तुम्हें ज़िंदगी गुजारने के तरीके देता है और जो तुम्हें वाकई इंसान बनाता है। तुम्हें अल्लाह का बंदा बन के बंदों के लिए भी एक ऐसा जरिया बनाता है कि जिसकी वजह से लोग तुमसे महफूज रहें। कभी रुख्सतें देता है, कहीं मजबूरियों की नमाज को आहिस्ता कर देता है। बैठ के पढ़ रहे हो, खड़े होके पढ़ रहे हो, लेट के पढ़ रहे हो, क्या ये सारी चीज़ें हमारे लिए निशानी नहीं है? किस तरीके से हम इन बातों को करते हैं? आपको पता है कि इस्लाम से पहले औरत मीरास की तरह बंटती थी। कोई मर जाता तो उसकी बीवी को भी लोग विरसे की तरह बांटते, जिसके हाथ में आ जाती लोग चादर डालते, जिसकी चादर उस औरत पे गिर जाती वो उसका वारिस समझा जाता। अब वो जो मामला मर्जी उसके साथ करे, चाहे खुद ब्याह करे, चाहे किसी के ब्याह में रखे, उसके माल को ले ले, कोई कुछ कर नहीं सकता था। अल्लाह ताला ने कैसी प्यारी निशानियाँ दी। عقل کرو، غور کرو، دیکھو تو صحیح کہ اللہ نے تمہیں کتنا پیارا دین دیا، کتنی اچھی تمہیں رہنمائی کی، لیکن اس کے باوجود آپ دیکھیے کہ اس رہنمائی سے فائدہ اٹھاتے کتنے ہیں؟ کون اٹھاتا ہے؟ جس کو واقعی اللہ کو پانا ہے، جس کے دل میں اللہ کی قرب ہے. بیچ میں نماز کی بات رکھ دی، اس پہ بھی ہمیں غور کرنا ہے، کیونکہ اللہ نے خود کہا کہ میری آیتوں پہ غور کرو، تدبر کرو، دیکھو تو صحیح کہ میں نے تمہیں کیسے خوبصورت احکامات دیے. نماز ایک مومنانہ زندگی کی وہ مختصر سی تصویر ہے، جو پھیلتی ہے تو مکمل اسلامی زندگی بن جاتی ہے. دوبارہ بولوں اپنا جملہ؟ نماز ایک مومن کی زندگی کی وہ مختصر سی تصویر ہے، جب یہ تصویر پھیلتی ہے نا تو مکمل اسلامی زندگی بن جاتی ہے. اللہ اکبر. بظاہر وہ 10-15 منٹ میں پڑھی ہوئی نماز ہے، لیکن اس نماز کا اثر بندہ مومن کی زندگی کے ہر ہر پہلو پہ دکھتا ہے. ہماری نمازیں ایسی نہیں کہ بندے نماز پڑھتے ہوئے تو رب کے سامنے جھکے ہوں اور عملی زندگی میں اس کی کوئی کیفیت نہ دیکھے. اب دیکھیے کہ ایک مختصر سی آیت پڑھی نا ہم نے، حافظ علی الصلوات والصلاۃ الوسطی وقوموا للہ قانتین. اتنی مختصر آیت ہے، لیکن نماز کے تین اہم ترین اجزاء کو پیش کیا گیا. کیا؟ نماز کا 5 وقت کے لیے فرض ہونا، نماز ایک قابل اہتمام چیز ہے، نماز کی اصل حقیقت عجز و انکساری ہے. اللہ تعالیٰ نے بیچ کی نماز کا ذکر کر کے بتا دیا کہ پھر نمازیں 5 ہیں. آج کچھ لوگ 5 نمازوں کے بھی قائل نہیں رہے. اللہ اکبر. تو لہٰذا بات یہی ہے کہ ہم نے ان احکامات کو سنا اور سمجھا، اب اس کا اثر ہماری زندگیوں میں آنا چاہیے. میں چاہوں گی کہ یہاں پہ یہ ٹاپک پورا ہو رہا ہے تو ایک دفعہ آپ کے سامنے تھوڑا سا طلاق سے لے کے عدت کی بات ہے، اس کو ایک خلاصے کے طور پہ رکھ دوں، تاکہ پھر کوئی مشکل اگر آپ کے ذہن میں کہیں بھی اگر ہے تو وہ حل ہو جائے اور آپ اس کو ایک اسٹریچ میں دیکھ سکیں. کیونکہ کچھ چیزیں ایسی ہوتی ہیں جو بار بار کہنے اور سننے سے ہی سمجھ آتی ہیں. کچھ لوگ ہو سکتا ہے کہ کنفیوژن میں ہوں اس بات سے کہ کیسے طلاق دی جائے، تو اس پہ انشاءاللہ اینڈ پہ پھر عدت کے مسائل پہ تھوڑی سی بات ہم کریں گے کہ کس طرح سے اللہ تعالیٰ نے اس کے اندر حکمت رکھی ہے اور خیر رکھی ہے. تب دیکھیے کہ بڑے شوق سے بیاہی ہوئی لڑکیاں اور بڑی محنتوں سے ڈھونڈے ہوئے شوہر جو ہوتے ہیں بعض اوقات، جو رشتے آتے ہیں لیکن نہیں نپتے، ساتھ بنتا ہے لیکن ٹوٹ جاتا ہے. اسلام نے ایسا معاملہ کھول دیا کہ اگر کبھی انسانی مزاج ہے، نہ ملیں، آپس میں اختلاف ہو جائے تو پھر کوئی نہ کوئی راستہ ضرور کھلا ہونا چاہیے. تو اس کے لیے جو آسان طریقہ ہے وہ وہی ہے جو پیچھے بات ہو چکی، کہ سارے پہلے اسباب پورے کر لیے جائیں، بسانے کی کوششیں کی جائیں اور اس کے بعد پھر طلاق دی جائے. طلاق دینے کا طریقہ وہی ہوگا کہ مرد پیریڈز میں نہیں دے گا، اگر دے گا تو گناہ گار ہوگا. عورت کو ایک پیریڈ سے دوسرے پیریڈ کے بیچ میں اگر وہ ایک دفعہ بھی کہہ دیتا ہے یا زیادہ دفعہ بھی کہتا ہے تو وہ ایک ہی طلاق قرار دیا جائے گا. پھر دوسرے پیریڈز کے بعد وہ چاہے تو دوبارہ بول دے، چاہے تو خاموش رہے. اگر مرد ایک دفعہ بھی کہہ دیتا ہے طلاق ہے اور پھر 3 مہینے کے اندر بیوی سے تعلق قائم نہیں کرتا تو 3 ماہ گزرنے کے بعد طلاق ہو جاتی ہے، ویلڈ ہے، وہ ساتھ نہیں رہ سکتے. ساتھ رہنے کی صورت ایک ہی ہے کہ دوبارہ نکاح کریں گے. اب اس کے لیے بیچ میں کسی دوسری شادی کی ضرورت نہیں ہوتی. اسی طرح اگر ایک مرد 2 دفعہ بھی کہہ دیتا ہے، آج کہا پھر ایک پیریڈ گزر گئے، دوسرے پیریڈ کے بعد پھر دوبارہ کہہ دیا، تو 2 ہو جائیں گی، لیکن پھر بھی کچھ نہیں کہتا تو بھی دوسرا چانس موجود ہوتا ہے. ٹھیک ہے. دوسری شادی کی نوبت کہاں آتی ہے؟ جہاں پہ لوگ 3 دفعہ بول دیتے ہیں، 3 مہینوں میں الگ الگ 3 بار طلاق اگر دے دی تو پھر اس صورت میں دوبارہ کسی دوسری شادی کی ضرورت ہوتی ہے. اگر آپ طلاق دینے کے طریقے کو دیکھیں، ایک طریقہ کیا ہو سکتا ہے؟ ایک طلاق کے ذریعے سے علیحدگی ہو. اس کا طریقہ کیا ہے کہ میاں بیوی کے درمیان نکاح کے بعد اگر ایسے اختلافات بڑھ گئے کہ نوبت طلاق کی آ گئی، شوہر بیوی کو پیریڈز آنے کے بعد طہر کی حالت میں اس سے تعلق قائم کیے بغیر طلاق دے دے اور 3 مہینے تک رجوع نہ کرے. عدت ختم ہوتے ہی میاں بیوی میں مستقل جدائی ہوگی. اب اس صورت میں دوسری اور تیسری طلاق کی ضرورت باقی نہیں رہے گی. عدت کے دوران بیوی کو اپنے ساتھ گھر میں رکھنا, اس کا خرچہ دینا معمول کے مطابق ہوگا. ایک طلاق سے فائدہ کیا ہوگا عدت ختم ہونے کے بعد؟ اگر دوبارہ کبھی نکاح کرنا چاہیں تو اس میں کوئی حرج کی بات نہیں ہے. ٹھیک ہے, طہر میں پہلی طلاق دی, پھر پیریڈ آئے, پھر طہر ہوا, پھر پیریڈ, پھر طہر, پھر پیریڈ. جو ہی حیض ختم ہوئے علیحدگی ہو جائے گی. اور تیسرا حیض ختم ہونے کے بعد اگر عورت دوسری جگہ نکاح کرنا چاہتی ہے تو کر سکتی ہے, چاہے اسی شوہر سے کرے یا دوسرے سے کرے. پھر دوسری صورت, 2 طلاقوں سے علیحدگی کی ہے, اس کی صورت بھی وہی ہے. نکاح کے بعد اختلاف بڑھے, طلاق ہوئی, شوہر بیوی کو 1 مہینہ طلاق دے گا, پھر انتظار کرے گا, دوسرے پیریڈس کے بعد دوبارہ طلاق دے گا اور اس کے بعد خاموش ہو جاتا ہے. ٹھیک ہے, 3 ماہ تک بیچ میں اگر رجوع کر لیتا ہے تو بھی وہ تو معاملہ عام صاف ہو جائے گا. ٹھیک ہے, لیکن دوسری کے بعد پھر 3را مہینہ اگر گزر جاتا ہے تو پھر وہ علیحدگی ہو جائے گی. تو بہرحال یہ معاملہ بہت ہی آسان ہے, صرف یہ کہ ہمارے معاشروں میں چونکہ عموماً یہ عام نہیں, لوگوں نے اس کو عجیب و غریب سا ایک کھیل بنا رکھا ہے. تھوڑی سی بات کروں گی عدت کے بارے میں, کیونکہ عدت کا موضوع جو ہے وہ ہمارے پاس اس میں گزرا اور کچھ ایسی چیزیں تھیں کہ جو طلاق کی عدت ہے اور دوسری جو عدت ہے وہ بیوگی کی, تو دونوں میں تھوڑا سا فرق بھی ہے اور اس کے احکامات کو فرق ہے. تو چند لفظوں میں صرف پوائنٹس میں آپ کے ساتھ کچھ چیزیں شیئر کروں گی تاکہ پھر آپ کا یہ ٹاپک تک پورا ہو جائے اور آپ پورے شرح صدر کے ساتھ ان باتوں کو یاد رکھ سکیں, کیونکہ جب تک ذہن میں شبہ رہتا ہے تو انسان اس چیز کو پھر پورا نہیں کر پاتا. تو پہلی بات یہ ہے عدت کے بارے میں کہ اگر کچھ عورتیں جن کو ابھی پیریڈس نہیں آئے, یعنی چھوٹی بچیاں, اور دوسری وہ عورتیں جن کو پیریڈس ختم ہو چکے ہیں, مینوپاز والی خواتین, ان کے لیے عدت 3 ماہ ہے. ٹھیک ہے, دوسرا پوائنٹ اس میں آپ لکھیں گے کہ پریگننٹ عورتیں جو ہیں ان کی عدت وضع حمل ہے. یہ دونوں صورتوں میں ہے, یہ پریگننسی کی عدت جو ہے یہ بیوگی بھی اور طلاق دونوں صورتوں میں ایک ہی ہے. پھر اس کے بعد اگلا پوائنٹ یہ کہ عام حالات میں عورت جس کو پیریڈز آتے ہیں تو پھر اس کے لیے عدت جو ہے وہ 3 کرو ہے, یعنی بہترین بات یہ کہ 3 پیریڈز ہو کے وہ پاک ہو جائے. ٹھیک ہے, اور چوتھی پھر اس میں آپ صورت لکھ سکتے ہیں کہ جو بیوگی کی عدت ہے وہ عام حالات میں 4 ماہ 10 دن ہے. اس کے لیے کوئی فرق نہیں ہے, چاہے وہ بچی ہے چاہے وہ بوڑھی عورت ہے, پیریڈز ختم بھی ہو چکے تو ہر صورت میں وہ 4 ماہ اور 10 دن ہوں گے. دوسری جو عدت کی بات تھی وہ یہ تھی کہ عدت کے دوران عورت دوسرا نکاح نہیں کر سکتی. پھر تیسری بات اس میں ایک اور چیز یہ ہے کہ اگر عورت خلع حاصل کرتی ہے, یہ ایک اور قسم کی عورت ہوگی, تو اس کی عدت 1 مہینے کی ہے. دیکھیں عدت کے جو مقاصد ہیں نا, ایک تو یہ ہے کہ عورت ذہنی طور پہ مطمئن ہو جائے. اب دیکھیے جب مرد طلاق دیتا ہے تو عورت کو سب سے زیادہ شوق ہوتا ہے کہ اس میں 3 ماہ کی بات ہوئی یا 3 کرو کی بات ہوئی, عورت کو ذہن بنانے میں ٹائم لگتا ہے. خلا میں عورت کا ذہن پہلے سے بن چکا ہوتا ہے تو اس میں پھر وہ 1 پیریڈ سے بھی فارغ ہو سکتی ہے. پھر دوسرا اس میں مقصد یہ ہوتا ہے کہ یہ ثابت ہو جائے کہ پیٹ میں بچہ نہیں ہے, تو وہ بھی زیادہ سے زیادہ اسی عرصے کے اندر رہتا ہے. پھر باقی اب دیکھیے کہ جو بیوگی کی عدت ہے اس کے اندر یہی بات ہے کہ عورت جو ہے وہ ضرورت کے تحت گھر سے نکل سکتی ہے لیکن رات جو ہے وہ گھر رکھے. ایک حدیث میں آپ کے سامنے شیئر کر دیتی ہوں اس بارے میں. حضرت زینب بنت کعب سے روایت ہے کہ ابو سعید خدری کی بہن فریہ بنت مالک بن سنان نے بتایا کہ وہ نبی صلی اللہ علیہ وسلم کے پاس آئی اور پوچھا کیا وہ بنی خدرہ میں اپنے گھر جا سکتی ہے, کیونکہ میرے خاوند کے غلام بھاگ گئے ہیں, وہ انہیں ڈھونڈنے نکلے. جب ایک مقام ہے طرف قدوم, وہاں پر پہنچے تو غلاموں کو پایا, غلاموں نے میرے خاوند کو مار دیا. چنانچہ میں نے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ کیا میں اپنے گھر واپس چلی جاؤں, کیونکہ میرا خاوند میرے لیے کوئی مکان یا خرچ وغیرہ چھوڑ کر نہیں مرا. تو حضرت فریہ کہتی ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا ہاں چلی جاؤ. حضرت فریہ کہتی ہیں کہ میں وہاں سے نکلی, ابھی مسجد یا حجرے میں ہی تھی تو نبی صلی اللہ علیہ وسلم نے مجھے بلایا اور کسی کو بلانے کا حکم دیا اور مجھے بلایا گیا. آپ نے فرمایا تم نے کیا کہا تھا؟ میں نے ساری بات دوبارہ بیان کی جو میں نے اپنے شوہر کے بارے میں کہی تھی. آپ نے فرمایا تب اپنے گھر میں ٹھہری رہو حتیٰ کہ عدت پوری ہو جائے. چنانچہ میں نے اس گھر میں 4 ماہ 10 دن پورے کیے. حضرت فریہ کہتی ہیں کہ جب حضرت عثمان بن عفان خلیفہ بنے تو انہوں نے میرے پاس پیغام بھیجا اور مسئلہ دریافت کیا تو میں نے انہیں یہی بتایا اور انہوں نے اسی کے مطابق فیصلہ دیا. اسے ابو داؤد نے روایت کیا ہے. تو اس سے بات تھوڑی سی واضح ہو چکی ہوگی کہ عورت شوہر ہی کے گھر میں رہے بہترین بات یہی ہوتی ہے. کچھ کنڈیشنز ایسی ہو سکتی ہیں جس میں, لیکن یہ کہ بلا ضرورت زیادہ باہر نہ نکلے اور نہیں نکلنا چاہیے, لیکن رات بہرحال گھر میں ہو. ایک چھوٹی سی بات اور آخری اس میں کر دوں, اور وہ کیا ہے کہ کسی کا شوہر کھو گیا, یعنی بعض مرد ہوتے ہیں وہ دوسرے ملک میں چلے گئے, خبر نہ دی, ملے نہیں, گم بھی ہو جاتے ہیں نا بعض لوگ, کڈنیپ ہو گئے. اب ایسی عورت کیا کرے؟ تو ایسی عورت کے لیے حکم کیا کہ 4 سال انتظار کرے گی, یعنی شوہر کی کوئی خبر نہ ہو, کوئی رابطہ نہ ہو, کوئی خرچ پانی نہ ہو. ایسی صورت میں اگر مرد کوئی رابطہ نہیں کرتا تو عورت 4 سال انتظار کرے گی, اس کے بعد پھر وہ 4 ماہ اور 10 دن عدت گزارے گی یہ سوچ کے کہ وہ فوت ہو گیا, اور اس کے بعد پھر وہ دوسرا نکاح کر سکتی ہے. اس کے بارے میں سید بن مسیب ہیں, وہ روایت کرتے ہیں کہ عمر بن خطاب نے مفقود الخبر, مفقود الخبر کون ہوتا ہے؟ جس شوہر کی خبر نہیں مل رہی, والی عورت کے بارے میں فرمایا کہ وہ 4 سال انتظار کرے, اس کے بعد 4 ماہ 10 دن عدت گزار کر چاہے تو نکاح کر لے. تو یہ تھی کچھ باتیں. اللہ تعالیٰ سے یہی دعا کرتے ہیں کہ ہمیں ان باتوں کو پوری صحیح سمجھ کے ساتھ سمجھنے کی توفیق عطا فرمائے.